सिल्कदै जान्छ, तब तिम्रो सम्झनाले यो छाती पोल्ने गर्छ र एउटा अनौठो खालको ज्वरोबाट उठ्ने गर्छ। अनि सम्झन्छु तिमीसँग बिताएका ती दसैँ र तिहारका पलहरू। जीवन जहाँ रहे पनि बसे पनि सम्झनामा तिमी छौ, कल्पनामा तिमी छौ। छोराले सोल्ला, आमा बाबा कहिले आउनुहुन्छ? कठै त्यति बेला तिम्रो छाती चर्कन्छ होला। धैर्य गर प्रिय, म छिट्टै आउनेछु, तिम्रो साथमा आउनेछु। राम्रोसँग दसैँ र तिहार मान्नु, म छिट्टै आउनेछु। Thank you।